नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको दिउँसो 2 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। भारत भ्रमणमा रहेका प्रधानमन्त्री कोइराला आज अपराह्न स्वदेश फर्किँदै फर्कनु अघि कोइरालाको विभिन्न पार्टीका नेताहरूसँग भेटवार्ता। अहिलेको संविधान सभा अन्तिम अवसर भएकाले यसलाई संविधान निर्माणमा सदुपयोग गर्न नसके प्राप्त सबै उपलब्धि गुम्ने ए माओवादीका अध्यक्ष दाहालको भनाई। आजदेखि 3 दिनसम्म गणतन्त्र दिवस मनाउन सरकारको आग्रह। दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा 1 नर्स सहित 21 बिरामीको मृत्यु। कयौं बिरामी कुरुवा घाइते अफगानिस्तानबाट आफ्नो सबै सेना फिर्ता गर्ने बताएको अमेरिकाले आफ्नो प्रतिबद्धता अनुसार सेना फिर्ता नगर्ने। र आइपिएल क्रिकेटको पहिलो प्ले अफमा पन्जाब र कोलकाता भिड्दै आजै चेन्नई र मुम्बई बीच पनि खेल हुने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। अब समाचार विस्तारमा। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन अस्ति नयाँ दिल्ली जानुभएका प्रधानमन्त्री कोइराला आज स्वदेश फर्किँदै हुनुहुन्छ। उहाँ अपराह्न जेट एयरवेजको नियमित उडान मार्फत नयाँ दिल्लीबाट काठमाडौँ आइपुग्ने हुने कार्यक्रम रहेको छ। काठमाडौँ फर्कनु अघि प्रधानमन्त्री कोइरालाले आज पनि बिहानैदेखि उच्च स्तरीय भेटवार्ता गरिरहनु भएको छ। प्रधानमन्त्री कोइरालाले आज बिहान सत्तारूढ भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री कोइरालासँगै आज आशी भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोली, कङ्ग्रेस आएका विदेश विभाग प्रमुख डाक्टर करण सिंह, जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, महासचिव केसी त्यागी सहितका नेताहरूले पनि भेटवार्ता गरेका छन्। सबै भेटमा भारतीय नेताहरूले नेपालको पछिल्लो राजनैतिक अवस्था र संविधान निर्माणका बारेमा चासो राखेका थिए। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो संविधान सभामा देखिएको जस्तो उत्साह अहिलेको संविधान सभामा नदेखिएको बताउनु भएको छ। संविधान निर्माणको कामकारी तालिका अनुसार नै अघि बढिरहे पनि सभासदमै त्यसको उत्साह आफूले नदेखेको उहाँले बताउनुभयो। उच्च माध्यमिक शिक्षक एसोसिएसन नेपाल स्थानको राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै प्रचण्डले अहिलेको संविधान सभा अन्तिम अवसर भएकाले यसलाई संविधान निर्माणमा सदुपयोग गर्न नसके अहिलेसम्म प्राप्त सबै उपलब्धि गुम्ने बताउनुभयो। संविधान निर्माणको काम सफल नभए देश दुर्घटनामा पर्ने र ठूलो राजनीतिक खतरा उत्पन्न हुने उहाँको भनाइ छ। प्रचण्डले आउँदा दिनमा आफू नागरिकप्रति जिम्मेवार हुने प्रतिबद्धता पनि जनाउनुभयो। नागरिकप्रति जिम्मेवार हुनुपर्नेमा आफू अन्त्यै अल्झिएको भन्दै उहाँले हिजो जता अल्झिए पनि अब नागरिकका माग र समस्याप्रति केन्द्रित हुने बताउनुभयो। प्रचण्डले शिक्षकहरूको समस्या राज्यले समाधान गर्नुपर्नेमा जोड दिनुभयो। आफू पनि कुनै बेला शिक्षक रहेकाले शिक्षकको पीडालाई आफूले राम्ररी बुझेको उहाँको भनाइ छ। सरकारले आजदेखि गणतन्त्र दिवस मनाउन आग्रह गरेको छ। 2062-63 को जनआन्दोलनपछि गठित पहिलो संविधान सभाले 2065 साल ज्येष्ठ 15 गते नेपाललाई गणतान्त्रिक मूलक घोषणा गरेको थियो। गणतन्त्र दिवस 3 दिनसम्म मनाउने सरकारको निर्णय अनुसार आजबाट विविध कार्यक्रमसहित गणतन्त्र दिवस मनाउन लागि हो। सरकारले आज भोलि र पर्सि घर घरमा दीपावली गर्न आग्रह गरेको छ। गणतन्त्र दिवसका दिन भोलि सैनिक मसोडी खेलमा आयोजना हुने विशेष समारोहमा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरू, संविधान सभाका सभासद, संवैधानिक निकायका पदाधिकारी, राजनैतिक दलका प्रमुख पदाधिकारी एवं कार्यकर्ता, नेपाल सरकारका नेसामति प्रहरी, जङ्गी तथा संस्थानका कर्मचारी र प्रधानध्यापकहरूलाई सहभागी हुन अनुरोध गरिएको छ। उपत्यका बाहिरका जिल्ला सदनुकाम, उपमहानगरपालिका, नगरपालिका र गाविस लगायत स्थानीय स्तरमा गणतन्त्र दिवस उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना हुने सरकारले जनाएको छ। नेकपा एमालेको केन्द्रीय समिति बैठक जारी छ। पार्टी मुख्यालय बल्खुमा सारी बैठकमा केन्द्रीय समितिमा पदाधिकारी थप गर्ने नगर्ने विषयमा छलफल भइरहेको छ। सांगठनिक र विधान संशोधन प्रस्तावमा छलफल भएपछि आज अध्यक्ष झलनाथ खनालले महाधिवेशनमा प्रस्तुत गर्ने राजनैतिक प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ। नेकपा एमालेको नव महाधिवेशन आगामी असार 19 गतेदेखि काठमाडौँमा हुँदैछ। हाल केन्द्रीय समितिमा अध्यक्ष बाहेक तीन उपाध्यक्ष, एक महासचिव र तीन सचिव रहे पनि पदाधिकारी थप गर्ने तयारी गरिएको छ। तर कति पदाधिकारी थप्ने भन्नेमा भने सहमति जुट्न सकेको छैन। जेठ 10 गते शुरू भएको राप्रपा नेपालको पहिलो महाधिवेशन कमल थापालाई फेरि पनि अध्यक्ष निर्वाचित गर्दै गइराती सकिएको छ। नेतृत्व चयनका लागि भएको निर्वाचनमा थापाले 1542 मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्दी पदम सुन्दर लावतीले 168 मत ल्याउनुभयो। महाधिवेशनले 239 जना उम्मेद्वार मध्येबाट 63 जना केन्द्रीय सदस्य पनि निर्वाचित गरेको छ। आज विश्व महिनावारी सरसफाई दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरसफाई र खाने पानीको क्षेत्रमा काम गर्ने संघ संस्थाले विश्वभर चेतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाइरहेका छन्। विश्वव्यापी सञ्जाल वासा युनाइटेडले प्रत्येक वर्ष मे 28 तारिकलाई विश्व महिनावारी सरसफाई दिवस मनाउने निर्णय गरे अनुसार सरसफाईका क्षेत्रमा काम गर्ने संघ संस्थाको अगुवाईमा यो दिवस मनाउन थालिएको हो। महिनावारी भएका किशोरी तथा महिलाहरूका लागि आवश्यक स्वास्थ्य सुविधाको माग उठान र महिनावारीसँग सम्बन्धित गलत सामाजिक धारणालाई कम गर्न दिवसले थप सहयोग गर्ने युवा लयमा आबद्ध युवाहरूले बताएका छन्। नेपालगञ्जमा 3 जना पत्रकारलाई कुटपिट तथा दुर्व्यवहार गर्ने 5 जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालयले विभागीय कारवाही गरेको छ। छानबिन समितिको प्रतिवेदनमा प्रहरी आचरण र अनुशासन विपरीत काम कारवाही गरेको देखिएकोले प्रहरी सहायक निरीक्षक सहित 5 जनालाई विभागीय कारवाही गरिएको हो। प्रहरी सहायक निरीक्षक तेजबहादुर बुढा, हवलदार भरत बहादुर कटुवा र प्रहरी जवानहरू नेत्रबहादुर थापा मगर र इन्द्रबहादुर चौधरीलाई प्रहरी नियमावली अनुसार बढुवा मापदण्डभित्र पनि मितिदेखि लागू हुने गरी 2 वर्षका लागि पदोन्नति रोक्का गरिएको छ। यसै गरी प्रहरी हवलदार सनत कुमार शाहलाई रेकर्डमा जनिने गरी पहिलो पटक नसियत 2 विभागीय कारवाही गरिएको छ। आज नेपाल पत्रकार महासंघ बाँकेको टोलीसँग प्रतिवेदन सार्वजनिक गर्दै प्रहरी प्रमुख एसपी शेखर कोइरालाले आगामी दिनमा यस किसिमका गल्ती नदोहोराउने प्रतिबद्धता समेत जनाउनुभयो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, क्रान्तिकारीहरू कम्युनिस्टहरू एक आपसमा विभाजित हुँदा मुलुकले दुःख पाएको भन्ने माओवादी अध्यक्ष प्रचण्डको भनाइप्रति तपाईँको प्रतिक्रिया के छ? एक कुरा सही छ, विहास्यास्पद कुरा सी एकताको बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ, जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9-20 काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-63-63, मोबाइल नंबर 98-5-50-61-743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाको एक अस्पतालमा आग लागेको हुँदा एकजना नर्स सहित 21 बिरामीको मृत्यु भएको छ। दक्षिण कोरियाको जानसियोगमा रहेको एक अस्पतालमा आग लागेको हुँदा कम्तीमा 21 जनाको मृत्यु भएको हो। कयौं बिरामी र कुरुवा घाइते भएका छन्। आगलागी आधा घण्टापछि नियन्त्रणमा आए पनि 70-80 वर्षका बिरामीको निस्सासिएर मृत्यु भएको बीबीसीले जनाएको छ। यसै वर्षको अन्त्यसम्ममा अफगानिस्तानबाट आफ्नो सबै सेना फिर्ता गर्ने बताएको अमेरिकाले आफ्नो प्रतिबद्धता अनुसार सेना फिर्ता नगर्ने भएको छ। अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने मिति 2 वर्ष बढाउने तयारी गरिरहेको छ। तर अफगानिस्तानमा परिचालित 32,000 सेनामध्ये धेरैजसो यसै वर्ष फिर्ता गर्ने राष्ट्रपति बराक ओबामाको तयारी छ। सन् 2016सम्ममा 9,800 सेना अफगानिस्तानमै राख्ने अमेरिकी तयारी रहेको छ। यस वर्ष फिर्ता नहुने अमेरिकी सेना अफगानिस्तानी सेनालाई प्रशिक्षण दिने तर सैन्य अभियानमा सहभागी नहुने अधिकारीहरूले जनाएका छन्। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत हिजो वर्षातका कारण रद्द गरिएको एक किङ्स इलेभेन पन्जाब र कोलकाता नाइट राइडर्स बीचको खेल आज हुँदैछ। इडेन गार्डन कोलकातामा मंगलबार बेलुका सुब 8 बजे खेल सुरु हुने भनिए पनि वर्षा नरोकिएपछि खेल स्थगित गरिएको थियो। खेल आज प्रान्न सुब 4 बजे सुरु हुनेछ। आजको विजेताले फाइनलमा स्थान सुरक्षित गर्नेछ। आज पनि एक बल पनि नखेली खेल रद्द भए लिग चरणमा हासिल गरेको जितका आधारमा पन्जाब फाइनलमा प्रवेश गर्नेछ। लिग चरणमा पन्जाबले 11 र कोलकाताले 9 खेल जितेको थियो। पन्जाब फाइनलमा पुगे कोलकाताले पनि फाइनल प्रवेशका लागि एक खेल खेल्ने मौका भने पाउनेछ। आज नै बेलुका सुब 8 बजे हुने अर्को खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्नेछन्। यो खेलको विजेताले फाइनल प्रवेशका लागि पहिलो प्ले अफको पराजित टोलीसँग खेल्नेछ। दिउँसो 2 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। भारत भ्रमणमा रहेका प्रधानमन्त्री कोइराला आज अपरान्ह स्वदेश फर्किँदै फर्कनु अघि कोइरालाको विभिन्न पार्टीका नेताहरूसँग भेटवार्ता। अहिलेको संविधान सभा अन्तिम अवसर भएकाले यसलाई संविधान निर्माणमा सदुपयोग गर्न नसके प्राप्त सबै उपलब्धि गुम्ने माओवादीका अध्यक्ष दाहालको भनाई। आजदेखि 3 दिनसम्म गणतन्त्र दिवस मनाउन सरकारको आग्रह। दक्षिण कोरियाको एक अस्पतालमा आग लागि हुँदा 1 जना नर्स सहित 21 बिरामीको मृत्यु। कयौं बिरामी र कुरुवा घाइते। अफगानिस्तानबाट आफ्नो सबै सेना फिर्ता गर्ने बताएको अमेरिकाले आफ्नो प्रतिबद्धता अनुसार सेना फिर्ता नगर्ने। र आइपिएल क्रिकेटको पहिलो प्ले अफमा पन्जाब र कोलकाता भिड्दै आजै चेन्नई र मुम्बई बीच पनि खेल हुने। हवस् त दिउँसो 2 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए। नमस्कार।